तर फुन्छ न गोठ ढाट भएको छ हरेक पलो तिम्रै याद आएको छ मुटको फुल झर्ने बेला भयो पाछौ स्टोरी मायालो नदेखेर मर्ने बेला भयो न गोठ ढाट भएको छ हरेक पलो तिम्रै याद आएको छ भोटको फुल झर्ने बेला भयो पाछौ स्टोरी मायालो नदेखेर मर्ने बेला भयो पाछौ स्टोरी मायालो नदेखेर मर्ने देखेरै मर्ने बेला भयो। kuro pula.